लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत एकैसाथ प्रसारण भइरहेको बिहान 11 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म अनिता अरियाल। उच्चस्तरीय राजनीतिक समिति गठन र संविधान निर्माणका विषयमा छलफल गर्न 4 दलका शीर्ष नेताको बैठक बालुवाटारमा बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कङ्ग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र नेकपा माओवादीका शीर्ष नेताहरूको बैठक जारी छ। उच्चस्तरीय राजनीतिक समितिमा नेकपा माओवादीका नेताहरूलाई पनि राख्ने र संविधान निर्माणमा उनीहरूको धारणा पनि समेट्ने विषयमा छलफल भइरहेको बताइएको छ। यसअघि हिजो बसेको प्रमुख 3 दलको बैठकमा ए माओवादीले उच्चस्तरीय समितिको संयोजक आफूले स्थायी रूपमा पाउनुपर्ने माग गरेपछि सहमति कायम हुन नसकेको हो। पालैपालो समितिको नेतृत्व गर्ने विषयमा सहमति कायम हुने कङ्ग्रेस र एमालेका नेताहरूको धारणा छ। व्यवस्थापिका संसदको अवरोध हटाउन दिउँसो सत्तारूढ र प्रतिपक्षी दलहरूबीच छलफल हुँदैछ। 5 पटकसम्म अवरोध संसद बैठक सञ्चालन गर्नका लागि सत्तारूढ नेपाली कङ्ग्रेस, नेकपा एमाले र प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीबीच छलफल हुने बताइएको छ। संसद बैठक जानु अघि आज दिउँसो संविधान सभा भवन नयाँ बानेश्वरमा छलफल हुने बताइएको छ। एकीकृत नेकपा माओवादीले 4 बुँदे सहमति अनुसार संविधान सभा बाहिर उच्चस्तरीय राजनीतिक सहमति गठन गर्नुपर्ने र त्यसको नेतृत्व आफूले पाउनुपर्ने माग गर्दै आएको छ। तर नेपाली कङ्ग्रेस, नेकपा एमाले संविधान सभा बाहिर कुनै पनि समिति गठन गर्न नहुने अडानमा रहेका छन्। यस्तै विभिन्न मन्त्रालयको बजेटमा भएको रकमान्तर संविधान सभा चुनावमा भएको भनिएको धाँधली बारेमा छानबिन समिति गठन गर्ने लगायतका मागमा सत्तारूढ र प्रतिपक्षी दलहरूबीच सहमति नभएकाले आज पनि संसद बैठक कार्यसूचीमा प्रवेश गरेर सञ्चालन हुने वा हुने सम्भावना कम रहेको नेताहरूले बताएका छन्। संसद बैठक दिउँसो 3 बजेका लागि डाकिएको छ। नारायणी नदीमा नवलपरासीको नारायणी 3 सेहेरीमा सर्वदंशका कारण 1 महिलाको मृत्यु भएको छ। 26 वर्षका सीता थनेतलाई घरमा खाना पकाउनका लागि दाउरा झिक्न जाँदा गोमन सर्पले टोक्दा मृत्यु भएको स्थानीयले बताएका छन्। नवलपरासीमा 81 बढेको गर्मीसँगै सर्पदंशका घटना बढ्न थालेका छन्। नवलपरासीमा सर्पदंशको उपचार गर्ने अस्पताल र डाक्टर नहुँदा बुटवल वा भरतपुर आउनुपर्ने समस्या रहेको छ। नवलपरासी नाका हुँदै भारतमा युवतीलाई बेचबिखन गर्न लागेको आरोपमा पक्राउ परेका एकजनालाई प्रहरीले मानव बेचबिखन ओसार पसार मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। नवलपरासीको नाका हुँदै भारततर्फ युवती बेचबिखन गर्न लागेको आशंकामा प्रहरीले मोरङ इटहरा 3 का 26 वर्षीय नारायण थापालाई पक्राउ गरेको हो। पक्राउ परेका थापालाई प्रहरीले मानव बेचबिखन ओसार पसार मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। कुवेतमा नोकरी लगाइदिने भन्दै महेशपुर सीमाको ठुटीबारी नाकाबाट 26 वर्षीय राई थरकी युवतीलाई लैजाने क्रममा पक्राउ परेका हुन्। पाकिस्तानको कराची अन्तर्राष्ट्रिय विमानस्थलमा चरमपन्थी विद्रोहीले गरेको आक्रमणमा दोहोरो भिडन्त हुँदा कम्तीमा 23 जनाको मृत्यु भएको छ। चरमपन्थीले विमानस्थलभित्रका 2 वटा भवन नियन्त्रणमा लिएर आक्रमण गरेपछि सुरक्षाकर्मीले जवाफी आक्रमण गरेको हो। सुरक्षाकर्मी र चरमपन्थी बीच भएको दोहोरो भिडन्तमा परि मारिनेमा 13 सरकारी अधिकारी र 10 जना चरमपन्थी लडाकु रहेको बीबीसीले जनाएको छ। भिडन्तमा 18 भन्दा बढी घाइते भएका छन्। पाकिस्तानी सेनाका जनसम्पर्क प्रमुखले सामाजिक सञ्जाल मार्फत त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी तैनात गरिएको बताइएको बीबीसीले उल्लेख गरेको छ। विमानस्थलमा रहेका विमानहरूमा भने कुनै क्षति पुगेको छैन। घटनामा संलग्न भएको आशंकामा प्रहरीले 1 जनालाई नियन्त्रणमा लिएको छ। भारतको हिमाचल प्रदेशको मण्डी जिल्लास्थित ब्यास नदीमा बगेर 24 जना विद्यार्थी बेपत्ता भएका छन्। हैदराबादबाट घुम्न गएका विद्यार्थी नदीमा बगेका हुन्। मण्डी जिल्लाका प्रमुख जिल्ला अधिकारी देवेश कुमारले ब्यास नदी किनारमा फोटो खिचाइरहेको विद्यार्थीहरूलाई नदीले बगाएको बताएका छन्। ब्यास नदीमा रहेको लार्जी बाँधबाट 81 छोडिएको पानीले विद्यार्थीहरूलाई बगाएको अधिकारीको भनाइ छ। नदीमा पानीको बहाव बढेकाले हिजो दिउँसोदेखि हराइरहेका ती विद्यार्थीको खोजी गर्न कठिन भएको प्रहरीले जनाएको छ। र एसियाली फुटबल महासङ्घ एएफसीका विवादित पूर्व अध्यक्ष मोहम्मद बिन हमामले अखिल नेपाल फुटबल सङ्घ एन्फाका अध्यक्ष गणेश थापालाई 1,15,000 पाउन्ड दिएको आरोप लागेको छ। कतारलाई सन् 2022 विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्ने अधिकार दिलाउन हमामले थापालाई 1,82,54,200 73 रुपियाँ दिएको बेलायती अखबार सन्डे टाइम्सले जनाएको छ। दक्षिण अफ्रिकामा सन् 2010 विश्वकप फुटबल सुरु हुनु अघि त्यसका लागि मतदान भएको थियो। मतदानमा अफ्रिकी र दक्षिणी एसियाली मुलुकका फुटबल पदाधिकारीलाई प्रभावित गर्न हमामले ठूलो रकम बाँडेको दावी सन्डे टाइम्सले गरेको छ। हवस् त, बिहान 11 बजेको अर्पण खबर सकियो। अनिता अर्याल बिदा भए, नमस्कार। यस अर्पण खबरको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, बिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल, रत्ननगर, मोबाइल 98 450 49 728, प्रेम हिमाली चैनपुर, मोबाइल 98 453 68 075, र दीपक बस्नेत चैनपुर, मोबाइल 98 451 97 258। शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556 362 90। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर पेन्टर को व्यवस्था का साथ ही एशियन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। एटिच्युड मल्टीलर्निंग एकाडेमी म्याथ साइंस र टेस्ट नदी 5 विषय में मात्र एसएलसी र प्लस टू गर्न पाइने, साथै इंग्लिश, जापानीज, कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने। एटिच्युड मल्टीलर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेवलपमेंट बैंक को माथि, मोबाइल 98 452 46 174। माँ मन कामना मामा भान्जा यो भन्या चाहिँ के त तिमीलाई थाहा छैन घर निर्माण गर्नेले भुल्नै नहुने इलेक्ट्रिक पसलको नाम। इलेक्ट्रिक पसल त हजार छन् तर यसलाई चाहिँ किन सम्झिने कारण खुलाएर भन त। युजी, युनिक, हिरो, राठी, सिपिएल कम्पनीका सामान नारायणगढकै दरेटमा पाइन्छ नि। यति मात्रै हो र, त्यहाँ त घरलाई उज्यालो पार्ने आकर्षक वाल लाइट, सो लाइट, डोम लाइट तथा इन्भर्टर जडान र बिक्री गरिन्छ नि। अर्को कुरा, देश तथा विदेशमा काम गरेका दक्ष टेक्निसियन द्वारा हाउस वायरिङ गरिन्छ नि। ए हो र, ल त्यसो भए यसको ठेगाना पनि भन न त। ल सुन, रनपा 8 बकुलर सो कियन प्लाजाको पहिलो तलामा छ, रेडियो अर्पणको ठीक अगाडि। मोबाइल भान्जा 98 451 087 29, मामा 98 065 28 145। आफ्नो घर वायरिङको लागि आजै जिम्मा दिएर ढुक्क हुनुहोस्। गोर्खाली मामा भान्जाको प्रयास चितवनलाई उज्यालो बनाउने अभ्यास। विस्तृत जानकारीका लागि फोनमा सम्भव नहुने हुनाले पसलमा आउन अनुरोध गरिन्छ। कमलाजीको लागि गाउँखाने कथाको प्रश्न यो छ, आकर्षक कपडा अनि सिलाई डिजाइन दामी देखिन्छ, यो डिजाइन बयान गर्ने शब्द न कुनै शब्द कोशमा भेटिन्छ, के हो? नेपाली टेलर सटिङ सुटिङ लेडिज एन्ड जेन्ट्स। सही जवाब। विगत 30 वर्ष पुरानो नेपाली टेलर सर्टिङ सुटिङ लेडिज एन्ड जेन्ट्स अब नयाँ व्यवस्थापनको साथमा। हामी कहाँ सम्पूर्ण कपडाका आइटमहरू सर्टिङ सुटिङ रेमन्ड बिमल ब्रान्डहरू कटराइज कोरियन जिन्स प्यान्ट तथा लेडिज जेन्ट्स कपडाको आकर्षक सिलाइ साथै राष्ट्रिय पोसाक पनि तयार गरिन्छ। सम्पर्क नेपाली टेलर सर्टिङ सुटिङ लेडिज एन्ड जेन्ट्स, खैरहनी 8 खैरहनी बजार चितवन, सञ्चालक मिठु नेपाली, प्रोप्राइटर अनिल नेपाली, फोन नम्बर 0656 83 051 र मोबाइल 98 452 17 746। मेरो आफ्नै शान छ, मेरो आफ्नै स्टाइल छ, मेरो छुट्टै पर्फर्मेन्स छ, किनकि मसँग आशीर्वाद अटोमोबाइल्स प्रालीबाट खरिद गरेको बाइक छ। मेरो विश्वास, मेरो सहारा, आशीर्वाद अटोमोबाइल्स प्राली। 200 सीसी एनएस तथा 220 सीसी का पल्सर बाइकहरू विश्वमै सर्वाधिक बिक्री हुने पिकअप र माइलेज राम्रो भएको 125 र 150 सीसी को डिस्कभर बाइक 100 सीसी को प्लाटिना बाइकहरू पाइन्छ। साथमा फाइनान्स सुविधा, एक्सचेन्ज अफर, जिनियन स्पेयर्स पार्ट्स तथा दक्ष र अनुभवी मेकानिक द्वारा सर्भिस को सुविधा। बजाज कंपनी को बाइक को आधिकारिक विक्रेता आशीर्वाद ऑटोमोबाइल्स प्राली खैरनी चार मगनी चोक पर्सा। फोन नंबर 0556-583-176, मोबाइल 9845-1230। आफ्नो उमेरै नपुगी कसरी यमलोक आयो तिमी? ऊ गरेर चाहिँ प्रभु नेपालमा लोड सेडिङ बढ्यो, ऊ गरेर चाहिँ अँध्यारोमा छमछम गरेर हिँड्दै हिँड्दै यहाँ पो आइपुगेको छु भने प्रभु ऊ गरेर चैनपुर एक बहिरा चोकमा रहेको रिस्टोर सन सोलर एन्ड सप्लायर्सबाट सोलर बत्ती जोडेर घर उज्यालो बनाऊ, जाऊ आफ्नै ठाउँमा फर्केर जाऊ। सोलर वाटर हिटर, सोलर बत्ती सेट, इन्भर्टर, सोलर ब्याट्री पाइनुका साथै मर्मत पनि गरिन्छ तथा हामी कहाँ डिसोम पनि उपलब्ध छ। सम्पर्क रिस्टोर सन सोलर एन्ड सप्लायर्स, चैनपुर एक बहिरा चोक चितवन, प्रोप्राइटर किरण तिवारी, मोबाइल 9850-92494, फोन नम्बर 0656-92705। अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा, हामी कहाँ टिभी, डिप फ्रिज, वासिङ मेसिन, भ्याकुम क्लिनर पाइनुका साथै एलसीडी र एलईडी टिभीहरू पनि उपलब्ध छन्। चौधरी ग्रुपद्वारा वितरित एलजी, टोसिबा, क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ। पुनश होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ। सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम, रनपा चौरा चोक चितवन, मोबाइल नम्बर 9855-62408, 9845-43954। विज्ञापनमा होइन गुणस्तरमा ध्यान दिउँ, शिवशक्ति कंक्रीटलाई सधैँ सम्झिउँ, सधैँ सम्झिउँ। हजुर, ब्लक रिंग पोल पिल्लर डिजाइन डिजाइन का थ्री पीस रेलिंग, साइज साइज का आकर्षक मूर्ति लगायत विभिन्न किसिम का सीमेंट सामग्री चाहिए, हामीलाई सम्झनुहोस्। पुनश्च एकै दिनमा तयार गरिने सिमेन्ट खाबोको घर, गोठ र कुखुराको खोरहरू छिटो, छरितो र ग्यारेन्टीका साथ तयार पनि गरिन्छ। सम्पर्क शिवशक्ति कंक्रिट उद्योग रत्नगर 3 बेल्सी हाइवे सँगै प्रोप्राइटर अर्जुन पुरी, मोबाइल 9845-56414। ए भाउजू, कता हिँड्नुभयो? हेर्नुहोस् न बाबु, छोरीको जापान जाने भिसा लाग्यो, पैसाको बन्दोबस्त गर्न हिँडेको नि। एक हप्ता अगाडि मात्रै छोरीको भिसा लागेन भन्नु भएको होइन र? त्यो त हो नि बाबु, तर टाढी पुल नजिकै रहेको ओकायामा कन्सल्टेन्सीमा विगतमा तथा अहिले भिसा नलागेका स्टुडेन्टलाई एक हप्ता होल्ड गराएर भिसा लगाइदो रहेछ नि। ओकायामा त अरू कन्सल्टेन्सी भन्दा धेरै फरक रहेछ नि। सम्पर्क ओकायामा कन्सल्टेन्सी प्राली टाढी पुल नजिकै एक्जिक्युटिभ डिरेक्टर पूजा कुबर, मोबाइल 9845-60698, फोन नम्बर 0656-60698। साथमा शान्त वातावरणमा अनुभवी शिक्षकहरूद्वारा जापानिज ल्याङ्ग्वेज सिकाइनुका साथै न्युजिल्यान्ड जान चाहनेहरूका लागि परामर्श दिइन्छ। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम जस्ट फर इन्जोय।